घर बनाएर उनलाई डाकु भन्थे, फुले सजाएर उनलाई राखु भन्थे, सानो घर बनाएर उनलाई डाकु भन्थे, फुले सजाएर उनलाई राखु भन्थे। हुरी आई उडाई दियो बैरागी भुवन, हुरी आई उडाई दियो बैरागी भुवन, कठोर हुन्छ भन्थे तर कठोर हुन्छ भन्थे तर, रोयो फौजी मन रोयो फौजी मन रोयो फौजी मन रोयो फौजी मन। को पानी जस्तै चोखो थियो माया, दाग बन्यो जिन्दगीमा कुन पापीको छाया, कावेलीको पानी जस्तै चोखो थियो माया, दाग बन्यो जिन्दगीमा कुन पापीको छाया, बिर्सु भन्छु सम्झना भई भित्र दुख छ झन, बिर्सु भन्छु सम्झना भई भित्र दुख छ झन, कठोर हुन्छ भन्थे तर कठोर हुन्छ भन्थे तर, रोयो फौजी मन रोयो फौजी मन रोयो फौजी मन रोयो फौजी मन। सजाए थे उनको तस्वीर हृदय को माझा, पठाए थे यादहरू सधै बिहान साझा, सजाए थे उनको तस्वीर हृदय को माझा, पठाए थे यादहरू सधै बिहान साझा, मन है न उनको लागि ठुलो रहेछ धाना, मन है न उनको लागि ठुलो रहेछ धाना, कठोर हुन्छ भन्थे तर कठोर हुन्छ भन्थे तर, रोयो फौजी मन रोयो फौजी मन रोयो फौजी मन रोयो फौजी मन, सानो घर बनाएर उनलाई डाकु भन्थे, फुले सजाएर उनलाई राखु भन्थे, हुरी आई उडाई दियो बैरागी भुवन, हुरी आई उडाई दियो बैरागी भुवन, कठोर हुन्छ भन्थे तर कठोर हुन्छ भन्थे तर, रोयो फौजी मन रोयो फौजी मन रोयो फौजी मन रोयो फौजी। खोजी मन।